कितनी अच्छी बातें हो रही हैं नाज़रीन। और बस हम तो सुने जा रहे हैं, जी नहीं चाहता कि अल्लाह तो मुझे गुफ्तगू जाए का खैर दे। सिलसिला टूट जाए, लेकिन बहरहाल एक वक्फ़ा लेना है। अस्सलामु अलैकुम व रहमतुल्लाह। जुनैद भाई, बहुत माशाल्लाह, बहुत ज़्यादा अब आप में निखार और रोज़ बरोज़ आता है यार। अरे तुम्हारी मोहब्बत है यार, ये नहीं, आपने तो जो पकड़ा हुआ है ना मौलाना साहब को, बस हम तो बस बड़ों की, खुदा की कसम, सिर्फ बड़ों की बातें तुम्हें बता रहे हैं। ये इसमें हमारा कोई वो नहीं है, ये बड़ों से सुनी हुई बातें हैं, उनकी मजालिस में बैठ के। अपनी कम कम इल्मी का इतना एहसास होता है नहीं इन यार, हजरात के आपको सामने अल्लाह ने जाके। बहुत अपना वास दिया है, बहुत। ये सब इतना आप रहे हैं, तबलीग में जा रहे हैं, ये सब बड़ा फर्क पड़ता है। आइए, अब आपने कुछ हम नाते सुनानी है, जो आपका जी चाहे, अब आपके ऊपर है। ठीक है, जो जुनैद भाई से हम कह देंगे, जो जी चाहेगा सुना देंगे अपनी। अब जी, अस्सलाम वालेकुम व रहमतुल्ला। आलिम ऑनलाइन में खुश आमदेद। और जुनैद भाई से अब एक गुजारिश करते हैं आप सब की तरफ से। अभी तो 15-16 मिनट बाकी हैं प्रोग्राम में, तो गुफ्तगू तो इतनी प्यारी कर रहे हैं। अल्लाह ने माशाल्लाह अब तो बोलने पर भी महारत दे दी है, आवाज़ में तो थी ही महारत। और अब आवाज़ अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की हमद और सताइश के लिए इस्तेमाल होती है। ये भी क्या आवाज़ के नसीब भी क्या जागे, आवाज़ तो थी ही खूबसूरत। बात तो यह है कि मकाम तो था वो खूबसूरत, जहाँ पर हज़रत अबू अय्यूब अंसारी रदी अल्लाह तआला अन्हु रहा करते थे, लेकिन और हसीन हो गया जब मुस्तफ़ा सल्लल्लाहु वाह अलैहि वाह वसल्लम ने वाह क़याम वाह किया। वाह तो वाह आवाज़ तो थी ही खूबसूरत, क्योंकि जुनैद जमशेद की थी, लेकिन अब उस आवाज़ से अल्लाह और उसके रसूल की मोहब्बत की सदा निकलती है, तो कमाल हो गई है और हसीन हो गई है। तो इनसे गुजारिश करेंगे कि ये हमें कुछ सुनाएं, कोई हम्द, कोई नात, जो ये चाहें, जो इनका जी चाहे, जो इनका मन चाहे, जिस वक्त ये चाहते हो सुनाना वो हमें सुनाएं। जी जुनैद भाई। आपके इस खूबसूरत प्रोग्राम के तवस्सुत से मुफ्ती तकी उस्मानी साहब का एक कलाम है, हाँ मुझे बड़ा पसंद है, आरिफाना कलाम है। जी, और माशाल्लाह से आपकी ऑडियंस भी, माशाल्लाह से जो देखने वाले हैं वो भी माशाल्लाह अपने अंदर एक लताफत रखते हैं और ज़राफ़त रखते हैं। और तो मैं, मेरा दिल है कि मैं उस कलाम को जी जी पढूं। ठीक है, बिस्मिल्लाह बिस्मिल्लाह। किश के शायर पूछ रहे हैं, मोहब्बत क्या है, मोहब्बत क्या क्या है? है। मोहब्बत क्या है, दिल का दर्द से मामूर हो जाना, मताए जान किसी को सौंप कर मजबूर हो सुभान अल्लाह। जाना। कदम है राहे उल्फत में तो मंजिल की हवस हाय हाय हाय, कैसी, सुभान अल्लाह। कदम है राहे उल्फत में तो मंजिल की हवस कैसी, यहाँ तो ऐन मंजिल है थकन से चूर हो सुभान अल्लाह, सुभान जाना, अल्लाह। मताए जा किसी को सौंप कर मजबूर हो जाना, यहाँ तो सर से पहले दिल का सौदा शर्त है सुभान अल्लाह, यारो, बेशक बेशक। यहाँ तो सर से पहले दिल का सौदा शर्त है यारो, कोई आसान है क्या सर मदो मंसूर हो سبحان جانا اللہ سبحان اللہ کوئی آسان ہے کیا سرمد و منصور ہو جانا متائے جان کسی کو سونپ کر مجبور ہو جانا. سبحان اللہ سبحان اللہ. ایسا نہیں ہے سرمد و منصور ہو جانا. السلام علیکم. جی السلام علیکم. وعلیکم السلام. جی میں رضیہ بات کر رہی ہوں شارجہ سے. جی فرمائیے. جی عامر بھائی بس آج کے پروگرام کے بارے میں تو کیا فرمانا, بہت ہی ماشاء اللہ بہت ہی روح پرور پروگرام کرنا چاہیے. جی اور بس الفاظ نہیں ہے کہ شکریہ اس طرح سے اس کی تعریف کی جائے. بڑی مہربانی. آپ کے لیے بھی بہت ہی اللہ تعالیٰ کی طرف سے جزائے خیر ہو. آمین. کہ بہت آپ نے محنت کی ہے رمضان المبارک کے خاص طور سے پروگرام کرنے میں. جی بہت ہی زیادہ آپ نے محنت کی ہے, بہت معلومات آپ نے فراہم کی. جی بڑی محبت. جنید بھائی موجود ہیں, کچھ کہنا چاہیں گے؟ جی جنید بھائی آپ سے السلام علیکم. وعلیکم السلام میری بہن. جی مجھے آپ سے یہ کہنا ہے کہ ماشاءاللہ آپ تو جب بھی آتے ہیں تو ہمارا ایمان تو اتنا تازہ ہو جاتا ہے, اور مطلب ہمیں سمجھ نہیں آتی کہ اتنا مشکل آپ اعمال جو کرنے کے ہیں ان کو بھی آپ اس طرح سے آسان کر کے بتا دیں ہیں کہ ہمیں یوں لگتا ہے کہ ہم ہی اتنے زیادہ بد نصیب ہیں جو ابھی تک ایمان اس میں اسلام پر پوری طرح سے عمل ہی نہیں کر پا رہے. میری پیاری بہن, اصل میں دین بہت ہی آسان ہے, دین بہت ہی آسان ہے, اور اگر یہ آسان نہ ہوتا تو نعوذ باللہ من ذالک, نعوذ باللہ من ذالک, نعوذ باللہ من ذالک, ہم اللہ رب العزت پر ظالم ہونے کا فتویٰ لگا دیتے. دین تو بہت ہی آسان ہے, بہت ہی آسان ہے. چھوٹی سی مثال ہے کہ جیسے دو شادیاں ہوتی ہیں, ایک شادی میں بہت پیسہ خرچ ہوتا ہے, ماں باپ کی کمر ٹوٹ جاتی ہے, لاکھوں خرچ ہو جاتے ہیں, ٹھیک ہے. اللہ رب العزت فرما رہے ہیں یہ کیا کر رہے ہو, کیوں کر رہے ہو یہ, کہ بیچاروں کے لیے گھر والوں کے لیے ایک مصیبت پڑ جائے گا, تمہارے لیے بیٹی بیانا ایک مصیبت ہو جائے. یہ دیکھو محمد صلی اللہ علیہ وسلم میرے حبیب ہیں, یہ کائنات کے سب سے قیمتی انسان ہیں, ٹھیک ہے نا, نہ ان سے پہلے کوئی قیمتی ہوا نہ ان کے بعد کوئی قیمتی ہوا, کیا کہنے, ٹھیک ہے, ٹھیک ہے. اور دو جہان کے سردار ہیں, یہاں کے بھی وہاں کے بھی. ذرا دیکھو انہوں نے اپنی بیٹیوں کی شادیاں کیسے کی ہیں. جیسے یہ کر رہے ہیں نا, وہ مجھے پسند ہے. اب آپ نے اتنا پیسہ نہیں خرچ کیا, تھوڑا بہت خرچ لگایا, آپ نے اچھے لوگ دیکھے. بھائی آپ نے حضرت علی کرم اللہ وجہ کو پسند کیا, حضرت ابو بکر نے بھی رشتہ دیا, حضرت عمر نے بھی دیا, آپ نے کہا نہیں بھائی مجھے علی پسند ہے, اپنی پسند سے کیا. لیکن کتنا آسانی سے کیا, کہ وہ کتنے آرام سے پیار سے وہ شادی ہو گئی, نہ باپ پر کو خرچہ آیا نہ ماں پر کو خرچہ آیا. اب اللہ کے نبی اگر مہنگی شادی کرنا چاہتے تو سارا مدینہ اپنا سارا مال نہ آپ کے قدموں میں لا کے ڈال دیتا. مدینہ کیا پورا حجاز آ جاتا. جی جی بلکہ اللہ کیا اللہ رب العزت کی طرف سے آسمان سے جبرائیل میکائیل تشتریاں لے آتے ساری کہ بھائی فاطمہ کی شادی ہو رہی ہے, علی کی شادی ہو رہی ہے. تو آپ نے کر کے دکھایا, دین آسان ہے بھائی. ایسے کرو تاکہ شادیاں عام ہوں, معاشرے میں شادیاں عام ہوں اور لوگ زنا سے بچیں. بالکل صحیح بات ہے, بالکل صحیح. تو دین آسان ہے, ہم اسے آسانی رہنا چاہیے, ہم لوگ مشکل بنا دیتے ہیں. بالکل صحیح بات.